भरि पानी मुटु भरि घाउ घाउ घाइते जवानी तिम्रो मेरो जिन्दा गानी आँखा भरि पानी मुटु भरि घाउ घाउ घाइते जवानी जिंदा बाँचिरहेछौँ हामी जता खोला उतैतिर भागिरहेछौँ हामी खोला वारी खोला पारी बाँचिरहेछौँ हामी जता खोला उतैतिर भागिरहेछौँ हामी हिँडिरहेका छौँ बिना चिना जानी मुटु भरि खाउ खाउ घाइते जवानी तिम्रो मेरो जिन्दा गानी भिरालोमा फुलिदियो टिप्नै सकिएन तिमी बिना मर्न बाँच्न पनि सकिएन भिरालोमा फुलिदियो टिप्नै सकिएन तिमी बिना मर्न बाँच्न पनि सकिएन माया गर्नु पनि हुँदो रहेछ नादानी मुटु भरि खाउ खाउ घाइते जवानी तिम्रो मेरो जिन्दगा आकाशमा बादल रुन्छ छाया धरतीमा यस्तो पनि हुँदो रहेछ माया फिरतीमा आकाशमा बादल रुन्छ छाया धरतीमा यस्तो पनि हुँदो रहेछ माया फिरतीमा ईश्वरले पनि गर्दो रहेछ बेइमानी मुटु भरि खाउ खाउ घाइते जवानी तिम्रो मेरो जिन्दा गानी आँखा भरि पानी मुटु भरि खाउ खाउ खाइते जवानी